कुल कह दीजिए, अनदउ मिन दूनिल्लाही, क्या हम पुकारे अल्लाह को छोड़कर। मा ला यन्फउना वला यदुर्रुना, जो न तो हमको कोई फायदा देते हैं और न नुकसान देते हैं। वनुरद्दु अला आकाबिना, और हम फेर दिए जाएं अपनी एड़ियों पर। बाद इज़हदानल्लाह, इसके बाद कि अल्लाह ने हमको हिदायत दी। ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इन लोगों से पूछिए कि क्या हम अल्लाह को छोड़कर उनको पुकारा करें जो न हमें नफ़ा दे सकते हैं न नुकसान। जबकि अल्लाह हमको सीधा रास्ता दिखा चुका है, तो क्या अब हम उल्टे पांव फिर जाएं? अहले अरब मुख्तलिफ कबाइल में बटे हुए थे। हर कबीले का एक अलग बुत था। नायला, इसाफ, लात, मनात, उज्जा, ये सब नाम आपके जाने पहचाने हैं। हर कबीला अपनी मुसीबत के वक्त अपने मखसूस बुत के पास जाता और उससे दुआएं करता, उसको पुकारता। आप सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को इस चीज से मना किया कि देखो, ये पत्थर के बुत तुम्हें कुछ नहीं दे सकते, इनको ना पुकारो, अल्लाह ही से मांगो। लेकिन उन लोगों का कहना क्या था कि ये शख्स अपने दीन से फिर गया है, साबी हो गया है, बड़ों का दीन छोड़ गया है। तो उस पर क्या कहा गया? आप इन्हें कह दीजिए कि तुम किस बात की दावत देते हो हमको कि हम अल्लाह के सिवा और हस्तियों को पुकारें जो न हमको कोई फायदा दे सकती है न नुकसान दे सकती है, और अब तो हमारे पास अल्लाह की तरफ से हिदायत भी आ चुकी है, तो उस हिदायत को छोड़कर हम उल्टे पांव फिर कर वही काम करें जिससे अल्लाह ताला ने मना किया है। वनुरद्दु अला आकाबिना बाद इज़ हदानल्लाह, हम उल्टे पांव फिर के अल्लाह की तरफ से आई हुई हिदायत को छोड़ के वो काम करें जो तुम चाहते हो हमसे। कल्लज़ी, उस शख्स की तरह, इस्तहवतहु शयातीन फिल अर्द हैरान, इस्तहवतहु, उसको रास्ता भुला दिया। इस्तहवा कहते हैं रास्ता भुलाने को। इसका रूट हे वाव ये है, हवा कहते हैं ऊपर से नीचे आने, ख्वाहिश नफ्स के लिए भी क्यों हवा बोला जाता है, क्योंकि वो भी इंसान को पस्ती की तरफ गिराती है। तो इस्तहवा होता है रास्ता भुला देना, ऊपर से नीचे गिरना, कि वो शख्स रास्ता भुला दिया उसको, ऊपर से नीचे फेंक दिया उसको, अश्शयातीनु शैतानों ने, फिल अर्दी जमीन में, हैरान, वो हैरान परेशान है, राह भूला हुआ है, सरगर्दान है। ये उन लोगों की मिसाल है जो ईमान के बाद कुफर की तरफ लौट जाएं, अल्लाह की किताब पढ़ने के बाद फिर वही काम करें जिससे अल्लाह ने रोका। ये महज लोगों के दबाव में आके, शयातीन की बातों में आके रास्ता भूल रहे हैं, क्योंकि अमूमन शैतान ही का ये काम होता है ना, इंसान को हक से फेर दे। तो ये लोग जो हिदायत पा लेने के बाद फिर उससे पलट जाएं, ये तो ऐसे हैं जैसे वो शख्स जो एक सहरा में हो जिसे शयातीन ने रास्ता भुला दिया हो, और अब वो हैरान है कि मुझे किधर को जाना है। लहू अस्हाबुन, उसके कुछ दोस्त हैं, साहिब की जमा, साथी की जमा, यदऊ लहू, जो उसको बुलाते हैं, क्या कहते हैं, इलल हुदा अतिना, हिदायत की तरफ आओ, यानी वो अपने रास्ते को, अपने तरीके को हिदायत कहते हैं। अब देखें कि जब इंसान की अकल मारी जाती है तो उसकी एक वजह ये होती है कि शैतान उस पर गालिब आता है। जैसे गुस्से के वक्त तो यकीनी तौर पे शैतान इंसान पे गालिब होता है ना, तो उसको समझ नहीं आता कि उसे करना क्या चाहिए, इसलिए बहुत से लोग गुस्से में आकर बहुत नापसंदीदा हरकत कर जाते हैं। तो ऐसा शख्स जो अल्लाह को छोड़कर दूसरों के सहारे अपनी जिंदगी बसर करना चाहता है, वो ऐसा ही है जैसे एक शख्स एक काफले के साथ जा रहा था जो बिल्कुल सीधा मंजिल की तरफ रवान दवा था। उसने क्या किया, उस काफले को छोड़ दिया, उनसे अलग हो गया। क्यों? इसलिए कि कुछ शैतानों ने आके उसका दिमाग फेर दिया। बाज़ुकत क्या होता है, ये आप यूं ही समझिए जैसे आप अल्लाह की किताब पढ़ रहे हैं, रोज कुछ सीख रहे हैं, एक रास्ते पे चल रहे हैं, इतने में आपको कुछ ऐसे लोग मिल जाते हैं जो कहते हैं कुरान ना पढ़ना, भटका देंगे आपको, आप उनके दलाइल से मुतासिर हो जाते हैं। अब क्या काफला छोड़ देते हैं। अब आपको कहाँ जाना है? वो लोग जिन्होंने आपको भटकाया उनमें से हर एक कहता है हमारे ग्रोह में आ जाओ, हमारी तरफ आ जाओ, हम सीधे रास्ते पर हैं। तो ऐसे में इंसान को करना क्या है? कुल आप कह दीजिए, इन्ना हुदल्लाहि हुवल हुदा, बेशक अल्लाह की हिदायत वो दरअसल हिदायत है, लोगों के बताए हुए रास्ते नहीं, अल्लाह का बताया हुआ रास्ता। और वो कहाँ से पता चलता है? अल्लाह का बताया हुआ रास्ता कहाँ से पता चलता है? अल्लाह की किताब से पता चलता है। वह उमिरना, और हमें हुक्म दिया गया, लिनुस्लिम अल रब्बिल आलमीन, कि हम सरे तस्लीम खम कर दें, किसके लिए? रब्बुल आलमीन के लिए, उसके आगे झुक जाएं। और क्या हुक्म मिला? वह अन अकीमुस्सलाता, और ये कि नमाज कायम करो, वत्तकूहु, और उससे डरो। तो हिदायत पाने के लिए, सीधे रास्ते पर चलने के लिए दो चीजें बड़ी जरूरी हैं। नंबर एक, उसकी तलब, मुस्लिमा और तकवा, इस्लाम और तकवा, यानी इंसान अपने आप को अल्लाह के हवाले करे और अल्लाह ही से डरे, और अमली तौर पर नमाज पढ़े, वस्तईनु बिस्सब्र वस्सलात। बहुत खूबसूरत बात है ये कि जब कभी आप यूं समझें कि आप परेशान हैं, कंफ्यूज हैं, कि आप जो कुछ कर रहे हैं वो सही है या नहीं, क्योंकि माशरे में तरह तरह की बातें आपको सुनना पड़ती हैं इस रास्ते पे चलते हुए, और कुछ लोगों के दलायल ऐसे होते हैं कि आप वाकई सोचने लगते हैं कि आप ही गलत हैं और बाकी सब सही हैं। अब आपका दिल अजीब तजब्जुब और परेशानी और बेचैनी का शिकार है, कहाँ जाएं, किससे मशवरा करें, किससे पूछें, कौन रहनुमाई करे? अकीमुस्सलात वत्तकू, नफल पढ़े हाजत के, अल्लाह से रहनुमाई मांगे, वस्तईनु बिस्सब्र वस्सलात। नबी सल्लल्लाहु अलैहि वसल्लम तहज्जुद के मौके पर क्या दुआ मांगते थे पता है आपको? आप सल्लल्लाहु अलैहि वसल्लम नमाज तहज्जुद के शुरू में अल्लाह अकबर कहने के बाद ये दुआ पढ़ा करते थे, अल्लाहुम्मा रब्ब जिब्राईल व मीकाईल व इसराफील, फातिर السماوات والأرض عالم الغيب والشهادة أنت تحكم بين عبادك فيما كانوا فيه يختلفون اهدني لما اختلف فيه من الحق بإذنك إنك تهدي من تشاء إلى صراط مستقيم. اے اللہ، جبرائیل اور میکائیل اور اسرافیل علیہ السلام کے رب، زمین و آسمان کے پیدا کرنے والے، حاضر اور غائب کے جاننے والے، لوگ جن معاملات میں اختلاف کر رہے ہیں تو ہی ان کا فیصلہ کرے گا. اے اللہ، جن کاموں میں اختلاف کیا گیا ہے ان میں میری رہنمائی فرما، یقیناً جسے تو چاہتا ہے سیدھے رستے کی ہدایت دیتا ہے. کتنی خوبصورت دعا ہے. تو کبھی بھی آپ کو ایسی کوئی مشکل پیش آئے کہ آپ کسی طرف جا رہے ہیں اور لوگ آپ کو پکڑ پکڑ کے کھینچ کھینچ کے کسی اور طرف لے جانا چاہتے ہیں، آپ حیران ہیں، استہوت الشیاطین فی الارض حیران، له اصحاب یدعونه الی الہدی اتنا، ہدایت ہمارے پاس ہے، ادھر آؤ، ہم سیدھے رستے پہ، باقی سب دنیا گمراہ ہے. تو اب انسان کدھر کو جائے؟ قل ان ھدی اللہ ھو الہدی، کہہ دیجئے بے شک اللہ کی ہدایت وہی دراصل ہدایت ہے. وہ امرنا، اور ہمیں حکم دیا گیا، لنسلم لرب العالمین، کہ ہم رب العالمین کے لیے سر تسلیم خم کر دیں، جھک جائیں. وان اقیم الصلاۃ واتقو، اور یہ کہ نماز قائم کرو اور اس سے ڈرتے رہو. وہو الذی الیہ تحشرون، اور وہ اللہ ہی وہ ذات ہے جس کی طرف تم سب سمیٹے جاؤ گے، اکٹھے کیے جاؤ گے، اور وہاں جا کر سب اختلافات کا فیصلہ ہو جائے گا. وَهُوَ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِالْحَقِّ، اور وہ اللہ وہ ذات ہے جس نے آسمان و زمین کو حق کے ساتھ پیدا کیا، یعنی بیکار اور بے مقصد نہیں پیدا کیا. آپ کو معلوم ہے نبی صلی اللہ علیہ وسلم جب تہجد کے وقت اٹھتے تھے تو سورۃ آل عمران کی آخری آیات پڑھتے اور اس میں کیا کہتے تھے؟ ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار. اے اللہ، یہ سارے زمین و آسمان کا کارخانہ، یہ سب کچھ بے مقصد نہیں، بیکار نہیں. اب دیکھیں کہ اگر کوئی شخص ایک بہت بڑا گھر بنائے اور بنا کے چھوڑ دے اور اس میں نہ خود رہے نہ کسی کو رہنے دے، تو ایسی عمارت کے پاس سے گزرتے ہوئے آپ کیا کہیں گے؟ کون ہے ایسا بے سمجھ کہ جس نے اتنا پیسہ لگایا اور اب یہ کسی استعمال میں نہیں، بیکار پڑی؟ ہر بیکار پڑی چیز پر آپ افسوس کرتے ہیں نا. تو اب جس رب نے اتنی بڑی نیلی چھت بنائی اور اتنی خوبصورت زمین پھیلائی اور طرح طرح کی نعمتیں رکھی اور اس میں انسان کو بھیجا اور وہ اس نعمت سے فائدہ اٹھا رہا ہے، یہ سب کچھ ایسے ہی بس کھیل تماشے کے طور پر، اس کا کوئی مقصد نہیں. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں، وَمَا خَلَقْنَا السَّمَاءَ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا لَاعِبِينَ. ہم نے آسمان اور زمین اور جو کچھ ان دونوں کے درمیان ہے اس کو کھیلنے کے لیے نہیں بنایا. یہ سب کچھ کھیل تماشے کے لیے نہیں ہے، انٹرٹینمنٹ کے لیے نہیں ہے. انسان کے بارے میں فرمایا، أَفَحَسِبْتُمْ أَنَّمَا خَلَقْنَاكُمْ عَبَثًا وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُونَ. کیا تم سمجھتے ہو کہ ہم نے تم کو یوں ہی بیکار پیدا کر دیا، ایسے ہی بنا ڈالا، یہ کسی گڑیا کا کھیل تھا؟ یا سمندر کے کنارے بیٹھے ہوئے بچوں کے ریت کے گھروندے تھے تو وقتی طور پر انجوائمنٹ کے لیے بنائے اور ڈھا دیے؟ کیا زمین و آسمان کو بھی ایسے ہی بنا دیا گیا تھا کھیلنے کے لیے، یہ کھیل تماشے کے طور پر؟ نہیں. ما خلقت هذا باطلا، یہ سب کچھ باطل اور بیکار نہیں، اس سب کے پیچھے کوئی مقصد ہے. وهو الذي خلق السماوات والارض بالحق، اور وہ حق کیا ہے، وہ مقصد کیا ہے کہ مخلوق ان نعمتوں سے فائدہ اٹھا کر اپنے خالق کو پہچانے. ويوم يقول كن فيكون، اور جس دن وہ کہے گا ہو جا، اور وہ ہو جائے گا. کیا؟ قیامت کا دن، جب وہ کہے گا قائم ہو جائے تو وہ ہو جائے گا. یعنی اللہ نے زمین و آسمان جو پیدا کیے تو اس لیے نہیں کہ اس میں بیٹھ کے لوگ اسی کی نافرمانی کریں جس نے ان کو بنایا. اس نے اس لیے بنایا یہ سب کچھ کہ بنانے والے کو یاد رکھا جائے، اس کا شکر ادا کیا جائے جس نے یہ سب کچھ پیدا کیا. اور دنیا کا یہ سارا نظام ایک عارضی نظام ہے. جس طرح کن کہہ کے اس نے اس کو پیدا کیا تھا، ایسے ہی کن کہہ کے اس سب کو ختم کر دے گا. کن فیکون، قوله الحق، اسی کی بات سچی ہے. ولہ الملک یوم ینفخ فی الصور، اور اسی کی بادشاہت ہوگی جس دن سور میں پھونک ماری جائے گی. یہ نفخ فضا ہوگی. حدیث میں آتا ہے کہ اسرافیل علیہ السلام اپنی پیشانی جھکائے حکم الہی کے منتظر کھڑے ہیں. اسرافیل سور کو، سور کیا چیز ہے؟ سور سے مراد بگل ہے، بگل انسٹرومنٹ. اسرافیل اسے اپنے منہ میں لیے ہوئے ہیں، سر جھکائے حکم الہی کے منتظر ہیں، کان لگائے ہیں. کس وقت کن ہوتا ہے اور وہ بگل بجا دیں اور سب کچھ ختم ہو کے رہ جائے، اس وقت وہ پھونک ماریں گے. جیسے پھونک مارنے سے آواز نکلتی ہے نا مختلف انسٹرومنٹ سے، تو ایسے ہی اسرافیل علیہ السلام کی پھونک سے سب کچھ ختم ہو جائے گا. عالم الغیب والشہادہ، وہ جاننے والا ہے غیب اور حاضر کا. وہو الحکیم الخبیر، اور وہ حکمت والا ہے، خبر والا ہے. اس کا کوئی کام بھی بے مقصد نہیں. غیب سے کیا مراد ہے؟ جو کچھ مخلوق سے پوشیدہ ہے. اور شہادت سے کیا مراد ہے؟ جو ہمارے سامنے ہے. مثلا اس وقت ہمارے سامنے کیا ہے؟ اس چار دیواری کے اندر جو کچھ، جو اس سے باہر ہے اس وقت تو ہمارے لیے ایک طرح سے غیب کی حیثیت رکھتا ہے. یہ ہماری کمزوری ہے، ہم بیک وقت اندر اور باہر نہیں دیکھ سکتے، لیکن اوپر سے اللہ تعالیٰ ہر چیز کو برابر دیکھتا ہے، اس کے لیے کچھ مشکل نہیں، اس لیے کہ اس کی قدرت سب سے زیادہ ہے، سب سے بڑی ہے. وآخر دعوانا ان الحمدللہ رب العالمین. سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك. السلام عليكم ورحمة الله وبركاته.